بیٹا آپ اس کے ساتھ لیٹو, تھوڑی اس کو مانوسیت ہو جائے. وہ اس کے ساتھ لیٹیے, لیٹ کے اس کو کہانیاں شہانیاں سنائی, پوچھا, بڑی دردناک اس کی کہانی تھی. اسی طرح ایک بچی تھی, وہ شہید ہو گئی جامعہ میں, اس کا باپ اس کے ساتھ زنا کرتا تھا. ایک سال تک وہ بچی مجھے فون کرتی رہی. اس کی ماں ستیلی تھی, بہت اچھی ماں, اللہ پاک ایسی ستیلی ماں سب کو دے, وہ بہت کیئر کرتی تھی. ماں کی موجودگی میں بیوی کے سامنے اس کے ساتھ زنا کرتا تھا. وہ بچی اور اس کی ماں دونوں مجھے روتے ہوئے فون کرتی. ایک سال تک میں نے یہ سمجھا, میں اللہ سے آج بھی معافی مانگتی ہوں, اللہ مجھے معاف کرنا. ایک سال تک میں نے سمجھا دھوکہ ہے, شاید کوئی ایجنسیوں کا گیم ہے. وہ مجھے کہتی رہی کہ میرا باپ ایسے کرتا ہے, ماں بھی بتاتی رہی کہ میرا شوہر ایسے کرتا. مجھے یقین نہیں آیا. ایک دن مولانا صاحب بیٹھے ہوئے تھے, مجھے کہنے لگے یہ کیا معاملہ ہے, ہر دوسرے تیسرے دن اس طرح فون آتا ہے, تم کیا بات کرتی ہو؟ میں نے کہا یہ معاملہ ہے, اس طرح یہ بچی اس نام کی فون کرتی ہے. کہنے مجھے فون دو. میں نے بات کروائی تو اس بچی نے بات کی. جب اس نے اپنے باپ کا نام بتایا تو مولانا صاحب نے کہا یہ سچی ہے. میں نے کہا آپ کیسے کہہ رہے ہیں؟ کہنے لگے یہ شخص میرے سے ہی فتویٰ لے کر گیا ہے کہ اگر کوئی بیٹی کے ساتھ بدکاری کرے تو نکاح باقی رہتا ہے یا نہیں رہتا, اور اس نے میرے سامنے اقرار کیا کہ میں ایسا کر چکا ہوں. اور جو یہ علاقہ بتا رہی ہے وہ بھی اسی علاقے کا. پھر مولانا صاحب نے مجھے فتوے کی فوٹو کاپی دکھائی کہ یہ دیکھو اس کے باپ کا فتویٰ ہے. دو صفحوں پر مشتمل اس نے اپنی پوری کیفیت لکھی تھی. تو میں خاموش ہو گئی. ظاہری سی بات ہے میرے ہوش گم ہو گئے کہ میں نے یہ کیا زیادتی کر دی. اللہ میاں, میں نے مولانا صاحب سے کہا آپ کیا کر رہے ہیں؟ کہتے ہیں آتا رہتا ہے, پہلی صف میں نماز پڑھتا ہے, کچھ کہتے ہیں. دو دن بعد جمعہ تھا, جمعے میں وہ آیا, پہلی صف میں بیٹھا, نماز پڑھی. مولانا صاحب نے اسے کہا کہ میں نے آپ کے گھر جانا ہے. اس کا ماتھا ٹھنکا, کہتا کیوں, آپ تو کہیں نہیں جاتے, آپ تو پولیس کو مطلوب ہیں, میرے گھر کیسے جائیں گے؟ مولانا صاحب نے کہا نہیں, میں نے آج تو آپ کے گھر جانا ہے, میری اہلیہ بھی ساتھ جائیں گی. کہنے لگا آج چھوڑ دیں, میں کل آ کے آپ کو لے جاؤں گا. مولانا صاحب نے لڑکوں کو اشارہ کیا اسے چھوڑنا نہیں, یہ آج بھاگ گیا نا تو کل آئے گا ہی نہیں, بیٹی بھی غائب کر دے گا. لڑکوں نے اسے پکڑ کے گاڑی میں بٹھایا, ادھر بیٹھیے ادھر بیٹھیے, استاد جی آ رہے ہیں. اندر آئے, میں نماز کی تیاری کر رہی تھی. کہنے لگے کہ نماز کی قضا ہے لیکن یہ جو فرض ہے نا اس کی قضا نہیں ہے. اس بچی کا باپ آیا ہوا ہے, اٹھو چلو. میں نے دو بچیوں کو ساتھ لیا, چل پڑی. اس کے گھر پہنچے تو اس نے ایک کمرے میں اسے تالا لگا کر رکھا ہوا تھا, پاؤں میں زنجیری اتنی لمبی کہ وہ صرف واش روم تک جا سکتی تھی, اور چارپائی کے نیچے اس کو روٹی دیتا تھا جانوروں کی طرح پھینک کر, صرف خشک روٹی, سالن نہیں ملتا تھا اسے, اور وہ بھی اس کو اجازت نہیں تھی کہ ہاتھوں سے کھائے, اور وہ کہتا تھا کہ کتے کی طرح زمین سے اٹھا کے کھاؤ. تو اس کی بیوی ایک دوسرے کمرے میں تھی, اس نے چھوٹی سی بچی میرے پاس بھیجی. وہ کہنے لگی کہ باجی نا, اس نے مجھے اشارے سے کہا کہ ادھر ہی ہے. میں نے کہا کہ یہ کمرہ کھولو. کہنے لگا آپ اس کمرے میں جا کے کیا کریں گے؟ میں کہہ رہا ہوں یہاں بیٹھ جائیں. میں نے کہا میں تمہاری بیٹی ڈھونڈنے آئی ہوں, یہ تمہاری بیٹی کا نام ہے. کہنے لگا اس کمرے میں نہیں ہے. میں نے کہا ہے تو اسی کمرے میں ہے. کہتا میرا دماغ گھوم گیا تو میں فائر ماروں گا. میں نے کہا میرا بھی گھوم گیا نا تو ہم بھی یہی کچھ کریں گے. میرے ساتھ میرا گن مین تھا. میں نے کہا دیکھتے ہیں گولی کس کی پہلے چلتی ہے, تمہاری چلتی ہے میرے گن مین کی چلتی ہے. گن مین آگے آگے کہنے لگا باجی کے ساتھ بدتمیزی نہ کرو, اگر تمہیں جوش ہے نا تو ہمیں بھی بڑا جوش ہے. بہرحال تھوڑی سی تکرار کے بعد اس نے دروازہ کھولا تو کمرہ بظاہر خالی, لائٹ نہیں تھی, اندر بلب نہیں تھا. میں نے دیکھا بچی نہیں ہے. میں نیچے بیٹھنے لگی تو میری طرف اس نے ہاتھ بڑھایا, میرے گن مین نے ایسے تھپڑ مارا اس کو, کہتے اپنا ہاتھ نہ لگانا ہماری باجی کو نا. تو چھوٹی بچی پھر آ کے کھڑی ہوگی, مجھے اشارہ کرنے لگی کہ ایسے بستر کے نیچے, چارپائی کے نیچے سے وہ بچی میں نے نکالی ہے, چارپائی کے نیچے سے زنجیروں میں جکڑی ہوئی بچی. اور پھر میں اس کو کیسے لے کر آئی یہ میرا رب جانتا ہے یا مولانا صاحب جانتے ہیں. الحاظ القیاس یہ بے شمار واقعات ہیں. 3 سال اس بچی نے میرے ساتھ گزارے اور اب اس سانحے میں شہید ہو گئی. یعنی ہمارے پاس جو کیس آتے تھے وہ دنیا کے عجیب ترین کیس ہوتے تھے, کسی کے پاس نہیں آتے تھے. پورے پاکستان میں میرا خیال شاید ہی کوئی جامعہ ایسا ہو جہاں ایسے کیس آتے ہوں. اس کے باپ کو 3 سال تک ہم نے پھر فتویٰ لے کے دیا کہ یہ تو باپ ہی نہیں ہے, ملاقات جائز نہیں ہے. اسی طرح ایک بچی تھی, وہ اپنے ماموں کی وجہ سے حاملہ ہو گئی, گھر سے بھاگی میرے پاس آئی. ایک بچی تھی, اس کا بھائی اس کے ساتھ زنا کرتا تھا, وہ بھی بھاگ کے میرے پاس آئی. آنٹی شمیم نے ایک بچی کو برہنہ حالت میں تصویریں بنا کر رسوا کیا, وہ بھی خودکشی کرنا چاہ رہی تھی, میرے پاس آئی. میں نے اسے کہا کہ کہیں نہ جاؤ, میرے پاس آ جاؤ. تو یہ بڑا عجیب مرکز تھا دین کا, بڑا ہی عجیب مرکز تھا. اور حکمران یہ کہتے ہیں انہوں نے ہماری ریٹ چیلنج کی, मैं ये कहती हूँ कि इन्होंने भी तो अल्लाह की रिट चैलेंज की हुई थी। ये फहाशी के अड्डे क्या है? रिटे तो चैलेंज है अल्लाह की। मस्जिदों को गिराना क्या है? ये सब तकरीबन शहीद हो गई, बाहर इनका कोई था ही नहीं। जो बाप खुद जिना करता रहा, जो भाई जिना करता रहा, वो आएगा वाली वारस के तौर पे। ना बच्चियां जाती और ना ही वो आते। तो तकरीबन 900 के करीब तालिबात शहीद हुई हैं, बाकी तो बाहर निकल गई थी। जो निकल गई थी हमने उन्हें रोका नहीं, सबको कहा जाएं। ये बच्चे और बच्चियां बड़े अजीम बच्चे और बच्चियां थे, बड़ी इस्तकामत के साथ इन्होंने अल्लाह के दीन की सरबुलंदी की आवाज उठाई थी। और ऑपरेशन के दरमियान जब इन्होंने गैस बंद कर दी, बिजली बंद कर दी, पानी बंद कर दिया, अल्लाह पाक की तरफ से इतने, इस ऑपरेशन के शुरू होने से पहले बारिश नहीं हो रही थी, 15 दिन हो गए थे इस्लामाबाद में बारिश नहीं थी, सख्त गर्मी थी। ऑपरेशन शुरू हुआ है, जब पानी खत्म हो गया, जमा किया हुआ, तो अल्लाह पाक बारिश भेज देते थे। हम बाल्टियों में पानी जमा कर लेते थे, पीने के काम आता था, तयम्मुम करते थे, नमाज के लिए वुजू नहीं कर सकते थे कि पानी इतना होता नहीं था, और खाने के लिए हमारे पास कुछ था नहीं, दरख्तों के पत्ते खाते रहे। अलबत्ता जब तक हमारी कैंटीन अंदर थी, जब तक उन्होंने उसे उड़ाया नहीं था, तो हम वहाँ से बिस्किट वगैरह, कैंटीन में यही चीज़ें होती हैं, लेकिन इतनी बड़ी तादाद के लिए बिस्किट की क्या हैसियत होती है? वो भी एक एक दो दो बिस्किट सबको आता था। हमारी कोशिश होती थी कि नाबालिग बच्चों को ज़्यादा दें, बालिगों को कहते थे आप सब्र करें। जिस दिन इन्होंने पेट्रोल फेंका पूरे जामिया के गिर्द और कहा कि आग लगाने लगे हैं, मैंने अल अरबिया अल जजीरा वालों को फ़ोन किया, बाकी मीडिया वालों को, कि ये बात है, और अल्लाह से रोकर मांगा कि अल्लाह पानी भी नहीं है। उससे पहले इन्होंने दिन को ऐसी गैस फेंकी थी कि पूरा जिस्म हमारा ना खारिश हो रही थी, आग लगी हुई थी, हमें समझ नहीं आता था कि क्या करें, लेकिन दिल के अंदर एक इत्मीनान एक सुकून था। तो मैंने मौलाना इनामुल्लाह साहब से कहा तो बैठ जाए, पेट्रोल फेंका इन्होंने। तो उसके बाद मैंने मौलाना इनामुल्लाह साहब, गैस साहब को बताया, हसन को बताया, मैंने कहा कि मुझे तो पेट्रोल की बहुत ज्यादा खुशबू आ रही है। जो लड़के छत पे थे, पैरे की ड्यूटी पर थे, उन्होंने कहा कि इनका एक टैंकर फिर रहा है और वो पेट्रोल फेंक रहा है। आप देखिए, ये हम मुसलमान हैं, दावेदार हैं इस्लामियत के, और कहते हैं कि इस्लामी मुमलिकत है। तारीख में ऐसी मिसाल मिलती है? नहीं मिलती ना। मैंने मौलाना इनामुल्लाह साहब से कहा कि हज़रत दुआ करें अल्लाह पाक जल के मरने से बचा ले। हसन आया मेरे पास, कहने लगा कि अम्मी मेरी एक बात मानेगी। मैंने कहा बताओ बेटा। कहता अम्मी इन्होंने थोड़ी देर में आग लगा देनी है, आप बच्चियों से ये बात कह दें जल के नहीं मरना। मैंने कहा फिर क्या करें? कहते दरवाजों के पास रहें, ऊपर छत पे रहें, जूं ही ये पेट्रोल को आग लगाएं, छलांग लगा दें, तीसरी मंजिल से छलांग लगा दें, गोली से मरेंगे, आग में जल के नहीं मरना। मेरा हाथ पकड़ के कहता अम्मी, मेरे साथ मेरी छोटी बेटी थी, आप और अस्मा तो इधर आ जाए ना, मैं आप अस्मा तो इकट्ठे निकलेंगे। मैंने कहा ये बच्चियाँ पीछे, बच्चियाँ कहने लगी कि हम दरवाजों के पास मौजूद हैं, जूं ही ये पहली तीली फेंकेंगे हम बाहर छलांग लगा देंगे, गोली खा लेंगे, आग में नहीं जलना। मैंने कहा अच्छा बेटा ठीक है, अल्लाह का करना। थोड़ी देर बाद बादल ऐसे आए और इतनी तूफानी बारिश हुई और ऐसे सख्त अंदाज में खिड़कियां दरवाजे बिजली चमक रही थी, लगता था अल्लाह का कहर है। इन्होंने भी फायरिंग शायरिंग बंद कर दी और वो सारा पेट्रोल बह गया, हमारे मज़े हो गए। हम फायरिंग बंद हुई बाहर निकल आए सहन में, बारिश में नहाए तो वो जिस्म पे जो जलन हो रही थी वो ख़त्म हो गई। जल्दी जल्दी बाल्टियाँ भरी, ड्रम भरे, अल्लाह ने हमें ज़खीरा भी दे दिया और जलन भी दूर कर दी, आग से भी बचा लिया। ये जज्बा था ना, अल्लाह देख रहे थे, अल्लाह ने माहौल बदल दिया। फिर तो ये सिलसिला शुरू हो गया, जिस दिन हमारे पास पानी ख़त्म होता, बारिश आती, हम अपने बर्तन भरते और पानी हमें मिल जाता, खाने को कुछ नहीं था। एक दिन बहुत बुरी हालत हुई बच्चों की और बच्चियों की, मुझे कहने लगे कि भाजी कोई चीज़ हो थोड़ा सा इन जख्मी बच्चों के लिए। मैंने कहा इन घरों में तलाश करो, शायद कहीं से चावल मिले, मैं तुम्हें उबाल के दे दूँ, गैस तो नहीं है, लकड़ियाँ जला के कोशिश करूँगी, मैंने कभी लकड़ियाँ जलाई नहीं है। तो एक बच्चा गया, मुजीबुर रहमान शामी उसका नाम था, वो एक उस्ताद के घर से ना 2 किलो के करीब चावल ढूंढ के लाया, कच्चे चावल। मैंने चूल्हा बनाने की कोशिश की, ईंटें तो बड़ी थी, दीवारें गिर रही थी, जारी बात है ईंटें तो थी, ईंटें इकट्ठी करके मैंने चूल्हा बनाया, अब आग ना जले मेरे से। तो पीछे खड़ा देख रहा ना मुझे, उसकी ड्यूटी मेरे साथ साथ थी, मुझे कहता है कि अम्मी जी आपको आग जलानी नहीं आती। मैंने कहा बेटा, मैंने कहा आग जलाई लकड़ियों पर? कहता हटे मैं आपको जला के देता हूँ। नीचे बैठा आग जलाई, फिर कहता है कि चावल उबालेंगे ना नमक ज़रूर डाल लेना, नमक के बगैर चावल नहीं खाए जाते। मैंने कहा अच्छा तुम्हारी नसीहत का शुक्रिया, मैंने ये तो ज़रूर कहा कि आग जलानी नहीं आती, चावल उबालने आते हैं। हंसने लगा, मैंने चावल उबाले, पानी ज़रा ज़्यादा रखा, उसकी पीच अलहदा कर दी, चावल अलहदा कर दिया। मैंने कहा शामी ये ना जो बच्चे ठीक है ना उनको तो तुम पीछे दे देना एक एक चम्मच, और जो जख्मी है उन्हें एक एक दो दो नवाले चावल आएंगे, इससे ज़्यादा आ नहीं सकते। कहता अम्मी ये भी बड़ी गनीमत है, आज चार दिन हो गए हमारे अंदर कुछ नहीं गया। मैंने वो चावल भेज दिए और उन बच्चों ने मेरा शुक्रिया अदा किया बार बार मेगाफोन पर। आज हमारे लिए लगता है मनस सलवा उतरा है, मुझे इतना रोना आया। मैंने कहा अल्लाह ये बच्चे तेरे दीन के बड़े कीमती हैं, लेकिन अल्लाह पाक असहाबे सुफा की याद ताज़ा करवा रहे थे, कैसे जैसे असहाबे सुफा फकर व फाका की वजह से बेहोश होकर गिर जाते थे, यही हाल इन बच्चे बच्चियों का भी था। तो एक दिन आलू मिले कहीं से, फिर लेकर आया मेरे पास अतीक, जो बच्चा पहले शहीद हो गया था, ये ऑपरेशन के पाँचवें दिन अतीक लेकर आया। कहता बाजी फलां जो उस्ताद है उनके घर में ये चंद आलू पड़े थे, उबाल दें। मैंने कहा आग जलाओ, शामी को बुलाओ आग जला दे। फिर कहता आज तो लकड़ियाँ नहीं हैं। पूरे मदरसे में ऊपर वाले पोर्शन में वो घूमा, खिड़कियाँ दरवाजे टूटे हुए थे लकड़ी के, तो खिड़कियाँ लकड़ी इकट्ठी करके लाया, फिर जलाया, मैंने आलू उबाल के दिए। कहता मैं तो जा नहीं सकता, गाज़ी साहब की इजाज़त नहीं है, कोई छोटा बच्चा या बच्ची बच्ची हो ऐसी जो जाके दे आए उनको। तो मैंने एक छोटी सी बच्ची बुलाई, मैंने कहा कि तुम जाती हो देख लो गोली लग सकती है। कहती मैं जाऊंगी। मैंने कहा ठीक है। वो कोस तक पहुंची जो बच्चों ने अपनी बनाई हुई थी, जाके आलू पकड़ाए, जब वापस आ रही थी उसको गोला लगा। जरी बात है बच्ची तो बच्ची, वहाँ बड़े भी मर रहे थे, छोटी छोटी बच्ची की क्या बात। उस लड़के ने उसी बरसती बारिश में उसको यूं हाथों पर उठाया, मेरे पास से लेकर आया बच्ची आखिरी सांसों पर। तो मेरी तरफ देखा, मुस्कुराने लगी, मेरी आंखों में आंसू आ रहे थे। तो मुझे कहती है रोए तो नहीं, मैं अल्लाह मियाँ के पास जा रही हूँ ना, वो मुशर्रफ से तो अच्छे हैं, अल्लाह मियाँ मुशर्रफ से तो अच्छे हैं। मैंने कहा हाँ मेरा रब तो बहुत अच्छा है। चंद लम्हों में बच्ची ख़त्म हो गई। फिर एक दिन बहुत ज़्यादा भूख लगी, प्यास लगी, मौलाना इनामुल्लाह शहीद रहमतुल्लाह अलैह से मैंने कहा कि हज़रत आप मुस्तजीबुद दावात हैं, दुआ करें अल्लाह पानी बरसा दे, कुछ हमारे लिए उतार दे। तो उनकी दुआ के बाद बारिश भी हुई, तहज्जुद टाइम में, और अल्लाह पाक ने दो मन शहद भी भेजा, दो कैन थे 40-40 किलो के। फिर इन बच्चियों ने क्या तमाशा किया कि मदरसे के अंदर दरेक का दरख्त था, एक अंगूर की बेल थी, ये अंगूर की बेल के दो पत्ते लेती, दो दरेक के लेती, बीच में शहद लगाती और खाती, कहती हम सैंडविच खा रहे हैं। एक लहजा के लिए ना कोई बच्चा परेशान हुआ ना कोई बच्ची परेशान हुई। मेरी सास बूढ़ी थी, दूध के अलावा कुछ पीती नहीं थी, तो एहसान को कहने लगी एहसान कितने दिन साथ आर पार क्यों नहीं मामला लगाता, कुछ ऐसा करिए आर पार करे, भूखे पर तड़प रहे हैं। रोज उन्हें कहता दादी अम्मी आज अफ्तारी करेंगे जाके दादा बू के साथ, आज अफ्तारी अल्लाह मियाँ के पास दादा बू के पास जाके करनी है अल्लाह के यहाँ। तो कभी तराने पढ़ने शुरू कर देते, कभी कुछ और कर देते। एक मतबा ऐसे सोए हुए थे ये सारे, मुझे तो नींद नहीं आती थी, हर वक्त इनकी जानों की फिक्र होती थी। मैंने देखा ये सोए हुए हैं, बाहर से फायर आ रहा है। मैंने करीब जाके आवाज़ दी, मैंने कहा बच्चों यहाँ से उठ जाओ फायर आ रहा है। मुझे नहीं पता था ये ड्यूटी देकर आए हैं, अभी सोए हैं। तो इनमें से अता मोहम्मद की आँख खुली, कहता बाजी क्या कह रही हैं? मैंने कहा अता मोहम्मद फायर आ रहा है, इधर से आप लोग उठ जाओ ना। तो हसान की भी आँख खुल गई, कहने लगा अम्मी आपको क्या हुआ? मैंने कहा फायर आ रहा है, इधर से उठ जाओ, कुछ करके मरो, ऐसे क्या बिस्तर पे पड़े मरोगे? अम्मी छोड़े ना, मरने के लिए बैठे हैं, मरना आज भी है कल भी है, आप अपना दिल बड़ा कर लें, किसी को भी किसी वक्त ऐसे करके। कहता अम्मी अभी गोली मुझे लग सकती है, आप अपना दिल बड़ा रखें, आपके सामने गोली मुझे लगे ये ना हो कि आप भी उधर ही गिर जाएं कि मेरा बेटा चला गया। अता मोहम्मद कहता है अदी आपका दिल मजबूत है। मैंने कहा हाँ। कहता है सोच लें, हमारे चीतड़े भी उठ सकते हैं, आपके अंदर इतना हौसला है कि मेरे अहसान के जिस्म के टुकड़े आप इकट्ठे कर सकें। मैंने कहा अता मोहम्मद जिस रब ने यहाँ खड़ा किया ना उसने इतना हौसला भी दिया है, इंशाल्लाह अल्लाह मुझे सुरखरू करेगा। मैं अपने नबी के आगे शर्मिंदा नहीं होना चाहती। बहुत सारे मुझे लोग कहते हैं जब तुम बाहर निकल रही थी उसको क्यों नहीं लाई। मैंने कहा मैं अपने नबी को क्या जवाब देती कि जब बच्चे बच्चियाँ मर रहे थे और जिंदा अंदर थे मैं अपना बेटा ले आती, क्या मैं नबी के आगे सुरखरू हो सकती थी ये कह के कि एहसान मेरे साथ बाहर निकल आओ। शायद बनी हुई जन्नत जहन्नुम में तब्दील हो जाती अगर मैं उसे ये जुमला कहती। अब तो मुझे ये यकीन है मेरा नबी मुझसे ये नहीं पूछेगा कि तू क्या कर रही थी। मैं अपने नबी के आगे शर्मिंदा नहीं होंगी, मेरे पास जवाब है कि अल्लाह के नबी सारे बच्चों के साथ मेरा बेटा भी तेरे पास आया था। तो इन बच्चों के जज्बात बड़े अजीब, बार बार मुझे कहते सरेंडर नहीं होंगे बाजी, ये तो तय कर लिया, इन दरिंदों के हाथ में आने से बेहतर यह अल्लाह के आगोश में चले जाओ। एक मरतबा रोलेंगी ना आप, एक मरतबा रोलेंगी ना, अगर हम इनके पास हुए तो ये वो करेंगे कि आप जिंदगी भर तड़पेंगी और आपको मौत नहीं आएगी। और वही बात इनकी सच साबित होगी, इन्होंने एक बच्चा हमारा परसों मारा है, परसों इन्होंने हमारा एक बच्चा नासिर नाम का मारा है, उसके हर जोड़ पर ड्रिल किया हुआ है, हर जोड़ पर ड्रिल किया हुआ है। अरे ऊपर खड़े थे जामिया में, अंदर घुसे हुए थे, कहते हैं बाहर निकाब उतारो। मैंने कहा बाहर निकली हूँ, बेगैरत नहीं हूँ, गैरत का सौदा तुम्हारे साथ नहीं किया, मारनी है गोली मारो, निकाब नहीं उतारूंगी। पीछे से तीन बच्चे भी आ रहे थे, छोटे छोटे बच्चे थे वो, उन्होंने देखा कि ये जा रही है चलो हम भी निकल जाते हैं, उन्होंने कमीजें उतारी हुई थी। मैं ये कह रही थी मुझे नहीं पता था पीछे से वो बच्चे आ रहे, मेरी बेटी देख रही थी, उसने मुझे ऐसे पकड़ा, कहती अम्मी पीछे से भाई आ रहे। मैंने कहा आने दो, हम उन्हें दरमियान में कर लेंगे, ये मार नहीं सकेंगे। इन्होंने ऊपर से फायर मारा, उन तीनों को शहीद कर दिया। मैं ये समझी हम पर फायर किया है, मैंने जोर से नारे तकबीर लगाया, लेकिन फिर मैंने देखा हम तो ठीक खड़े हैं। मैंने इधर उधर देखा, आपने को देखा, मैंने कहा मुझे तो कुछ नहीं हुआ, बच्चों तुम ठीक हो? हम ठीक है। मैंने कहा फायर किस पे? बेटी कहती अम्मी वो पीछे देखते हैं। जब हम सेंटर पॉइंट पर पहुंचे, मैं बैठी, जोहर की नमाज का वक्त करीब हो रहा था, मैंने तयम्मुम किया है, इन्होंने मुझे कुर्सी दी, कुर्सी छुटा मार के फेंक दी। मैंने कहा अपने जर्नल को पेश करो, मुझे इस कुर्सी की जरूरत नहीं, वो इस पे भी चिपक जाए मुझे, मैं हम मिट्टी से पैदा हुए मिट्टी में जाएंगे, मिट्टी काफी है हमारे लिए। मैंने मिट्टी पे ही नमाज पढ़ी तयम्मुम करके। मुझे कहा खाना खा लें, और बड़ा महंगा खाना लेकर आए, 5-स्टार होटल का। मैंने कहा तुमने मुझे बेगैरत समझा, मेरे बच्चे बच्चियाँ अंदर हैं और तुम उन्हें मार रहे हो, मुझे कह रहे हो मैं खाना खा लूं, उनके पास पानी नहीं, उनके पास खाना नहीं, मैं भी इसी हालत से गुजर के आई हूँ, मुझे मेरे बच्चे बच्चियों की लाशें दे दो, मैं उन्हें सलूट करूंगी जैसे तुम करते हो, और जब मैं लाशें देख लूंगी मैं फिर खाना खाऊंगी, शुक्र का खाना खाऊंगी, अल्लाह तेरे पास चले गए, इन दरिंदों के हाथ नहीं लगे। एक दाढ़ी वाला अफसर मौजूद था, कहता बहन ऐसे ना कहें, हम दरिंदे नहीं। मैंने कहा तुम कुछ और हो, तुम्हें शक है, तुम्हारे चार पाँव नहीं है, दो ही पाँव, लेकिन हो तुम दरिंदे। मेरी दुआ है अपने अल्लाह से, मेरे बच्चों के टुकड़े मुझे मंजूर हैं, लेकिन मेरे मौला तू इनके हाथ जिंदा ना देना मेरे बच्चे और बच्चियाँ। और अल्लाह ने ऐसे ही किया, सब शहीद हो गए। आज उनके खुशबू मलबे से अभी तक खुशबू आ रही है, ये इस बात की दलालत है कि जब इंसान अल्लाह के रास्ते में डट जाता है, जिंदगी तो आनी जानी है, जब जाना है वो चली जाएगी। दो बच्चे जिंदा बचे, मैंने उनसे पूछा कि तुम कैसे बच गए, कहने लगे बाजी एक के सामने हसन शहीद हुआ और एक के सामने गाजी साहब। तो कहने लगे कि बाजी जब ये दोनों शहीद हो गए हम पर बहुत सख्त ऊंघतारी हो गई, हमारे पास कुछ था ही नहीं, हम वहीं ना लेट गए, सीधे सीधे लेट गए। जब ये अंदर आए चेक करते हुए हमें नहीं पता ये कितनी देर बाद आए हैं, हमें इन्होंने आकर पैर मार के उठाया है, हम उठ के बैठ गए, इन्होंने हमारे हाथ बांधे ले आए। तो मैंने दिल में सोचा जब अल्लाह ने बचाना होता तो यूं भी बचा लेता है, छुड्डा मारने वाले फायर भी तो मार सकते थे, जिंदगी लिखी हुई थी इसलिए फायर नहीं मारा, और जिंदगी नहीं लिखी हुई थी इसलिए वो चले गए, लेकिन बड़ी अजमत के साथ गए। इसलिए मेरा यकीन तो ये खालिक कायनात पर है, इतना बड़ा हादसा अल्लाह ने बिला सबब नहीं करवाया, इसके पीछे बहुत बड़ी वजह है। مسلمان غافل ہو گئے, صرف اپنی مرضی کی عبادات کو انہوں نے اپنی عبادت کو سمجھا ذریعہ نجات, نماز روزہ حج زکات کو اپنے ذریعہ نجات سمجھا, لیکن نماز روزہ حج زکات کی حفاظت کرنے والے جہاد کو چھوڑ دیا. تو جب جہاد کو چھوڑ دیا تو مسجدیں بھی ویران ہو رہی ہیں, گر رہی ہیں, اب کون اٹھے گا, کون ان کی حفاظت کرے گا؟ تو یہ سارے واقعات تھے. یہ بچی کہہ رہی ہے کہ اپنے بیٹے کے متعلق بتائیے. میرا بیٹا 19 سال 9 مہینے کا تھا, اور 19 سال 9 مہینے کا تھا, بہت اچھا بچہ, خاموش طبعہ, لفظ بولنا جیسے لڑکے بولتے ہیں, شور مچاتے ہیں, اس قسم کا اس کا مزاج نہیں تھا. شروع ہی سے بہت زیادہ غور و فکر کرنے والا, کبھی اس نے مجھے تنگ نہیں کیا. میں مصروف ہوتی تھی کہ میرے کپڑے نہیں دھلے ہوئے, کھانا نہیں بنا ہوا, یہ نہیں ہوا ہوا, وہ نہیں ہوا ہوا, اور نہ کبھی اس کی بہنوں کے ساتھ لڑائی ہوئی جیسے بھائیوں کی ہوتی ہے, کبھی میرے گھر میں وہ جھگڑے ان کی آوازیں سننے میں نہیں آئیں. اتنی بچیاں جامعہ میں پڑھتی تھیں, کبھی کسی سے آپ پوچھیں کہ حسان کی لڑائی ہوئی ہو یا طیبہ اور اسما کی لڑائی ہوئی ہو, سوال ہی پیدا نہیں ہوتا تھا. ہمیشہ نظر جھکا کے بات کرنے والا, اساتذہ کا ادب کرنے والا, بڑوں کا ادب کرنے والا. مجھے اس کا ایک واقعہ یاد ہے, چھوٹا سا تھا, حفظ میں ڈالا ہوا تھا. ہمارے ایک قاری صاحب تھے, اللہ پاک ان کو اجر عظیم عطا فرمائے, انہوں نے اس کو بہت مارا, سبق یاد نہیں تھا. یہ گھر آیا ہے تو لنگڑا لنگڑا کے چل رہا. میں نے کہا کیا ہوا ہے, کہتا کچھ نہیں, گر گیا تھا, چھوٹا سا تھا, 9-10 سال کا بھی نہیں تھا. پھر رات کو سویا تو میں نے دیکھا ہائے ہائے کر رہا ہے, سوتے میں نا کروٹ لیتا ہے تو ہائے کرتا ہے. میں نے مولانا صاحب سے کہا اس کو کچھ تکلیف ہے. اس کی قمیض میں نے کمر سے ہٹائی تو نیل سے بھری ہوئی, ٹانگوں سے کپڑا ہٹایا تو دیکھا وہ بھی بھرا ہوا. مولانا صاحب کو بلا کر لائی, میں نے کہا یہ دیکھیں اس کا کیا حال ہوا ہوا ہے. کہنے لگے ہاں لگتا ہے اس کو استاد نے بڑے برے طریقے سے مارا ہے. اٹھ گیا نا, اس کی آنکھ کھل گئی, کہتا ہے امی آپ نے میرے جسم سے کپڑا کیوں ہٹایا ہے, میں بڑا نہیں ہو گیا؟ آپ مجھے دیکھ رہی ہیں. میں نے کہا میں تمہارا سطر تو نہیں دیکھ رہی بیٹے, کمر دیکھ رہی ہوں. کہتا اب آپ ابو سے شکایت لگائیں گی, پھر ابو میرے استاد جی سے کہیں گے, اللہ میرا علم چھین لے گا. میں کہ نہیں نہیں, تمہارے استاد جی کو ہم کچھ نہیں کہتے نا, لیکن تمہیں تو دوائی دیں, اتنی بری حالت ہو رہی ہے. پھر میں نے دودھ میں ہلدی ملا کر اس کو دی, درد کی دوائی دی. صبح کہتا ہے کہ امی آپ میرے ساتھ پکا وعدہ کریں کہ آپ میرے استاد جی کی شکایت ابو کو نہیں لگائیں گی. میں نے کہا بیٹا جھوٹ نہیں بولتی, میں تمہارے ابو کو بتا چکی ہوں اور تمہارے اٹھنے سے پہلے بتا چکی تھی. اب بیٹھ گیا, کہتا میرے ابو تو جا کر میرے استاد کو ڈانٹیں گے, میں کلاس میں نہیں جا سکتا, شرمندہ ہوں گا. اب میں منتیں کر رہی ہوں, مولانا صاحب آئے اور آ کر کہنے لگے نہیں بیٹا میں تمہارے استاد سے کچھ نہیں کہوں گا, تم چلو. چلا گیا. واقعی مولانا صاحب نے استاد کو کچھ نہیں کہا, تو بڑا خوش ہوا کہ ابو نے استاد جی کو کچھ نہیں کہا. اور یہ اس کی آخر ٹائم تک یہی بات رہی. ایک مرتبہ فریدیا میں امتحان ہوئے, غلطی سے کسی اور طالب علم کے نمبر اس کی جگہ لگ گئے, اور یہ بڑا پوزیشن ہولڈر بچہ تھا, 90 اور 99 کے درمیان نمبر لیتا تھا, تقریر کرتا تھا, اس میں بھی ماشاءاللہ اول دوئم سوئم نہیں آیا کبھی بھی. تو میں نے اس کے ریزلٹ کارڈ جس وقت دیکھا تو میں نے دیکھا ایک کتاب میں 30 نمبر ہے. میرا منہ کھل گیا, میں نے کہا حسان 30 نمبر, تو چپ کر گیا نا. کہتا آپ کا کیا خیال ہے؟ میں نے کہا میں تو نہیں مانتی کہ تمہارے اتنے کم نمبر آ سکتے ہیں, تمہیں بات سمجھ نہیں آ رہی, استاد کی کتاب بہت مشکل ہے. کہتا نہیں کتاب تو سب سے آسان ہے, یہ مجھے ساری زبانی یاد ہے. میں نے کہا بیٹا 30 نمبر کیسے آئے؟ کہتا یہ مجھے بھی سمجھ میں نہیں آ رہا, کچھ غلطی ہو گئی ہے. میں نے کہا اچھا تمہارے ابو سے بات کرتی ہوں. پھر ایک دم کہتا نہیں نہیں امی ابو سے بات نہ کریں, بات اساتذہ میں چلی جائے گی اور وہ کہیں گے یہ گھر جا کے ہماری شکایتیں لگاتا ہے. میں نے کہا یہ تو بات غلط ہے, اگر تم نے پیپر صحیح کیا تھا تو پھر پورے نمبر آنے چاہیے. میں نے پیپر منگوایا, اس کے سوال جواب سنے, میں نے کہا جواب تو تمہارے بالکل ٹھیک ہے, کم از کم 70 نمبر آنے چاہیے, فیل نہیں ہونا چاہیے, 30 نمبر کیسے آئے؟ تو اس مجھے کہتا امی بس آپ خاموش رہیں نا, چھوڑ دیں, کیا ہے, ہمیشہ تو میرے نمبر پورے ہی آتے رہے, ایک مرتبہ 30 بھی صحیح. یہ باتیں ہم دونوں کر رہے تھے, طیبہ اسما دونوں نہیں تھی وہاں پر. میں نے کہا اچھا میں نہیں بتاتی. رپورٹ کارڈ اس نے اپنے بیگ میں ڈالی, چلا گیا. طیبہ کو بتا تھا بھائی کا آج ریزلٹ آنا, اس نے آ کے بیگ سے نکالی رپورٹ کارڈ, سیدھی لے کے مولانا صاحب کے پاس. ابو یہ بھائی کے 30 نمبر کیسے آئے ہیں؟ مولانا صاحب نے دیکھا تو پھر جو ان کے نگران تھے اسے فون کیا کہ یہ معاملہ ہوا ہے. کہتے ہیں حضرت میں نکال کے دیکھتا ہوں, پیپر دیکھے تو جو بچہ فیل تھا وہ اس سے اوپر رول نمبر والا بچہ تھا, اس کے نمبر پورے تھے 90 اور اس بچے کے 30 نمبر تھے, آگے پیچھے ہو گئے تھے. مولانا صاحب نے کہا کہ ایسا ہے, تصحیح کر دیں. تو اتنے بات چیت ہونے کے درمیان یہ آ گیا, کہتے کس کی تصحیح کی بات ہو رہی ہے؟ مولانا صاحب نے کہا تمہارے نمبروں کی. ایسے آ کے ابو کے گھٹنے پکڑ لیے, ابو وہ لڑکا نا بہت محنت کرتا ہے اور فیل ہو جاتا ہے, اسے زندگی میں پہلی مرتبہ خوشی ملی ہے کہ اس کے نمبر نمبر آئے ہیں, آپ اس کو خوش ہو لینے دیں, مجھے تو پتا نا مجھے کتاب آتی ہے. اس کی یہ بات سن کر اس کے استاد نے کہا کہ حضرت چھوڑ دیں, ہمیں پتا ہے بچہ قابل ہے. اس لڑکے کو پھر اس نے مستقل اپنے ساتھ رکھ لیا, اسے محنت کراتا تھا اور رفتہ رفتہ الحمدللہ اس بچے کے اندر اتنی صلاحیت پیدا ہو گئی کہ وہ اچھے نمبر لینے لگ گیا. ماشاءاللہ بڑا ہی قابل بچہ تھا میرا, اور مجھے فخر ہے کہ اللہ رب العزت نے میرا ایک ہی بیٹا تھا اور ایک ہی قبول کیا, اور بڑا ذہین تھا. بس یہ دعا کیا کریں کہ اللہ رب العزت ایک ماں کے طور پر مجھے صبر عطا فرمائے, استقامت بھی عطا فرمائے. مفتی اویس صاحب کی بیوی گوجرانوالہ سے آئی ہے, جہاں بھی ہے سٹیج پہ آ جائیں, بیٹھ جائیں, دعا کر لیتے ہیں. رمضان کا مہینہ ہے, اللہ پاک بن مانگے بغیر حساب کتاب کے عطا فرماتے ہیں. ہمارے لیے حکم یہ, مانگتے رہو میں دیتا رہوں گا. اللہ سے ایسے مانگے جیسے ربا سے ابا سے مانگتے ہیں, بچہ ضد کرتا ہے آخر منوا لیتا ہے. اب بھی اللہ سے اپنے دین کی سرفرازی, دین و دنیا کی بڑائیاں مانگ لیں. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اے اللہ ہم سب کے خالق اور مولا, اے ہمیں دین اسلام کی نعمت عطا کرنے والے ہمارے مالک, اللہ ہم سب بھکاریوں کے مانند تیرے آگے ہاتھ پھیلائے ہوئے ہیں. اللہ جب کریم کے دروازے پر دستک دی جاتی ہے تو وہ کچھ نہ کچھ تو عطا کر ہی دیتا ہے. تو کریموں کا کریم ہے, غنیوں کا غنی ہے. اے اللہ اپنے کرم اور فضل سے ہم سب کی بخشش فرما دے. اللہ یہ رمضان کا مہینہ ہے, آخری عشرہ جہنم سے نجات کا چل رہا ہے. اس عشرے کے سب کے اپنے ہی اعلان کے تحت ہم سب کو جہنم سے چھٹکارا عطا فرما دے. ہمیں, ہماری اولادوں کو, ہمارے آنے والی نسلوں کو, ہمارے خاندان والوں کو جہنم کی آگ سے بچا لے. میرے مولا تو نے جہنم بھی بنائی, تو نے جنت بھی بنائی. ایک عدد جنت کے لیے مقرر کیا, ایک عدد جہنم کے لیے مقرر کیا. تو جنت کو بھی بھرے گا, تو جہنم کو بھی بھرے گا. میرے خالق اور مالک اگر تو ہم سب کو جہنم میں تیرے آگے کھڑے ہیں, تیرے دربار میں کھڑے ہیں, اسی طرح ایک دن قیامت میں بھی کھڑے ہوں گے. اللہ آج اگر تو یہاں راضی ہو کے ہمیں جہنم میں جانے سے بچا لے گا تو اس دن کے کھڑے ہو کر رسوا ہونے سے ہم بچ جائیں گے. اے میرے مولا ہمیں جہنم میں جانے سے بچا لے. میرے مالک جہنم میں جانے سے بچا لے, اس بھڑکتی ہوئی آگ سے بچا لے. اس سے بچانے والا تیرے علاوہ کوئی نہیں ہے. اے میرے مولا دنیا میں ہانڈی پکاتے وقت ہمارا ہاتھ جل جائے تو ہم تڑپ اٹھتے ہیں, بہن بھائی مدد کو آتے ہیں, ڈاکٹر بھی موجود ہوتے ہیں. اس جہنم میں ہمیں کون بچائے گا؟ تو نے خود کہہ دیا یوم یفر المرء من اخیہ و امیہ و ابیہ و صاحبتیہ و بنیہ. یہ تو حشر کے میدان کا حال ہے, جب چلے گئے جہنم میں پھر ہمیں کون پوچھے گا؟ میرے مولا اس دن کی گرفت سے بچا لے. جہنم کی آگ سے بچا لے اللہ, ہم سب کو بچا لے, ہمارے خاندان والوں کو بچا لے, ہماری نسلوں کو بچا لے, ہمارے عوام کو بچا لے, ہمارے خواص کو بچا لے, اوپر سے نیچے سے, دائیں سے بائیں سے, آگے سے پیچھے سے, ہر طرف سے, جہاں کہیں سے شیطان کا حملہ ہونے کا ڈر ہو تو ہمیں اس کے حملے سے بچا لے. اللہ ہم تو نافرمان بچے کی مانند ہیں, تو دیتا چلا جا رہا ہے, ہم سرکش ہوتے چلے جا رہے ہیں, تو نے وہ نعمتیں دے دی جو تیرے نبی اور تیرے نبی کے صحابہ سوچ نہیں سکتے تھے. ہم اتنے ہی سرکش ہو گئے, اتنے ہی خود سر ہو گئے, ہمیں اپنی خود سری کا اقرار ہے, سرکشی کا اقرار ہے. میرے مالک ہماری سرکشی کو تابداری میں بدل دے, میرے مالک تابداری میں بدل دے, ہمیں ہماری پیشانیوں سے پکڑ کر اپنی جنت کی طرف لے آ, اپنا بنا لے میرے مالک, اپنا بنا لے میرے مولا, اپنا بنا لے, اپنوں والے اعمال کرنے کی توفیق عطا فرما دے. اللہ کہنے والا بھی عاجز ہے, سننے والا بھی عاجز ہے, مانگنے والا بھی عاجز ہے, جس سے کہا جا رہا ہے وہ مانگے وہ بھی عاجز ہے. میرے مالک ہم عاجزوں کی سن لے. میرے مولا علم کا دعویٰ نہیں, عمل کا دعویٰ نہیں, یہ ساری چیزیں تو تیرے ساتھ ہیں, تجھے ہی سجتی ہیں, ہمارے پاس تو فقط نام ہی نام ہے تیرے حبیب کا. اپنے حبیب کے صدقے ہم سب کی مغفرت فرما دے. میرے مولا ہم سب کی مغفرت فرما دے. احکم الحاکمین ہم سب کی مغفرت فرما دے. ہماری بچیوں کو حیا عطا فرما دے, ہمارے بھائیوں اور باپوں کو غیرت عطا فرما دے, ہمارے گھروں کو اسلام کا گہوارہ بنا دے. اللہ ہمارے بازاروں کو اسلام کا گہوارہ بنا دے. اللہ ہمارے دفاتر کو اسلام کا گہوارہ بنا دے, امن و اچھی کا گہوارہ بنا دے. اللہ یہ پاکستان بنا تھا کتنے لاکھوں لوگوں کی قربانیاں لگ کر, ہم نے اس کی قدر نہیں کی. یہ آج آتش اور بارود کا ڈھیر بنا ہوا ہے, اس کی حفاظت فرما لے, اس کی حفاظت فرما لے. اللہ جو ان کے دشمن ہیں انہیں نیست و نابود کر دے. پاکستان کو عزت اور وقار عطا فرما دے. پاکستان کی حفاظت فرما لے, اس کے بدخواہوں کو تباہ و برباد کر دے. اللہ پاکستان والوں کو حفاظت فرما لے. اللہ جو مانگا وہ بھی عطا فرما دے, جو نہیں مانگ سکے وہ بھی عطا فرما دے. جتنی خیریں اور بھلائیاں آپ صلی اللہ علیہ وسلم نے مانگی, اتنی خیریں ساری کی ساری خیریں اور بھلائیاں ہمیں عطا فرما دے. جن شرور سے آپ صلی اللہ علیہ وسلم نے پناہ مانگی, ان شرور سے ہمیں پناہ عطا فرما دے. اللہ جامع حفصہ اور لال مسجد کے شہداء کو اپنی بارگاہ میں قبول فرما لے, ان کے ورثاء کو صبر جمیل عطا فرما دے. اللہ اس تحریک طلبہ و طالبات کو کامیاب فرما دے. اے میرے مالک اس کے راستے میں آنے والی مشکلات کو دور فرما دے. میرے مالک آنے والی مشکلات کو دور فرما دے. میرے مولا اے اللہ آپ صلی اللہ علیہ وسلم جب حوض کوثر پہ کھڑے ہوں گے, بہت سارے لوگ ایسے ہوں گے جن کو آپ صلی اللہ علیہ وسلم سے دور کر دیا جائے گا, ہمیں ان لوگوں میں نہ کرنا. اے اللہ ہم زمانہ نبوت سے تو محروم رہے, دیار نبی سے بھی بڑے دور ہیں, ہماری قسمت میں یہ محرومی نہ لکھنا کہ فرشتے ہمیں دھکے دے کر وہاں سے ہٹا دے. اللہ اپنے حبیب کے قدموں میں جگہ ضرور دے دینا. یہ دنیا تو تڑپتے گزر ہی جائے گی, آخرت میں سکون عطا فرما دینا. اپنے حبیب کی زیارت بھی عطا فرما دینا, اپنی زیارت بھی عطا فرما دینا. جب تو وہ تیرا حبیب ہمارے ہو گئے, ہمیں دنیا کی کسی غم کی کوئی پرواہ نہیں ہے. میرے مالک تو راضی ہو جا, تیرا حبیب راضی ہو جائے, ان آنے والی آزمائشوں کی کوئی حیثیت نہیں ہے. اے میرے مولا کسی نے تو تیرے دین کا کام کرنا ہے, کسی نے تو کسی سے تو اپنے دین کی محنت کا کام لے گا. ہم سے لے لے, ہمارے خاندان والوں سے لے لے, ہماری موجودہ نسل سے لے لے, ہماری آنے والی نسلوں سے لے لے. اللہ ہمارے چھوٹوں سے لے لے, ہمارے بڑوں سے لے لے. اللہ ہمارے مردوں سے لے لے, ہماری عورتوں سے لے لے. میرے خالق اور مالک ہم سے اپنے دین کی خدمت لے لے. اللہ جب مریں تو آخری وقت میں کلمہ زبان پہ جاری ہو اور شہادت والی موت عطا کرنا. اللہ کس عزت کے ساتھ یہ لوگ تیرے پاس آئے, بلانے والا تو تھا, انہیں بلا لیا, ہمیں تڑپنے کے لیے پیچھے چھوڑ دیا. میرے مالک ہمیں بھی اپنی بارگاہ میں قبول فرما لے. تیرے دین کی رسوائی, تیرے دین کی بے عزتی نہیں دیکھی جاتی. اللہ اپنے دین کو سرخرو کر دے. تیرا دین جیسے تیرے نبی کے زمانے میں اجنبی تھا, کوئی اس کے اوپر ہاتھ رکھنے کو تیار نہیں تھا سب سوائے چند لوگوں کے. آج بھی یہ اجنبی ہو گیا. ہمارے گھر والے کہتے ہیں یہ ہمارا نہیں ہے, ذات برادری کو دیکھیں یا دین کو دیکھیں. تاجر کہتے ہیں یہ ہمارا نہیں ہے, ہم تجارت کو دیکھیں یا شریعت کو دیکھیں. دفاتر والے کہتے ہیں یہ ہمارا نہیں ہے, ہم اپنے دفتری نظام کو دیکھیں یا شریعت کو دیکھیں. حکمران کہتے ہیں یہ تو صرف تم لوگوں کے لیے, ہمارے لیے کوئی قانون کوئی ضابطہ نہیں ہے. اللہ اپنے دین کو پھر سربلند کر دے, اس کی اجنبیت کو ختم کر دے, اس اجنبی کے لیے ہمیں قبول کر لے, اس بے سر و سامان مسافر کے لیے ہمیں قبول کر لے. میرے مولا یہ دل تو دکھے ہوئے ہیں, وہ بچے اور بچیاں آنکھوں سے ہٹتے ہی نہیں, نظروں کے سامنے سے جاتے نہیں. ہمیں معلوم ہے وہ تیرے پاس ہے, تو بہترین کارساز ہے, تیرے پاس انہیں کسی قسم کا خوف نہیں ہے. پچھتاوا تو یہ ہے ہم پیچھے رہ گئے. اللہ جب تک زندگی ہے اپنے دین کے لیے قبول کیے رکھنا, اب جب موت دینا تیرے دین کے راستے میں آئے. آنا تو ہے تیرے پاس, سرخرو کر کے لانا میرے مولا, سرخرو کر کے لانا. جو بیمار ہیں انہیں شفا عطا فرما دے, جو پریشان حال ہیں ان کی پریشانی کو دور فرما دے, جن کی اولاد ہے انہیں نیک اور صالح اولاد, ان کی اولاد کو نیک اور صالح بنا دے, جن کی اولاد نہیں ہے انہیں نیک اور صالح اولاد عطا فرما دے, ہمیں صبر اور استقامت عطا فرما دے. اللہ ان ظالموں نے مسجد امیر حمزہ پھر گرا دی, اب جامع حفصہ بھی نہیں ہے, وہ بچے بچی ہمیں نہیں ہے, کوئی غازی بھی نہیں ہے, کوئی احسان بھی نہیں ہے, کوئی شامی بھی نہیں رہا, کوئی شاہد عثمان بھی نہیں رہا, کوئی شہزاد نہیں رہا, کوئی میری سنیا اور علیشہ نہیں رہی. کون اٹھے گا, کسی کو تو اٹھا دے اللہ, ابھی نقل والوں کو اٹھا دینا, تھوڑی دیر کے لیے انہیں فرزانہ سے دیوانہ بنا دینا. یہ مسجد کیوں گری ہے میرے مولا, اتنا تو خون لگ چکا, اتنی تو جانیں لگ چکی, اب تو ان مسجدوں کو محفوظ کر دے. اب میں کہاں سے لاؤں غازی کو, کہاں سے لاؤں احسان کو, اب میرے جھولی میں کوئی اور احسان نہیں ہے. وہ جو تھا وہ تیرے پاس چڑھا گیا, تو اس کا امین ہے میرے مالک, میری امانت ہے تیرے پاس. اب اس مسجد امیر حمزہ کے لیے کوئی اور غازی پیدا کر دے, کوئی اور آسان پیدا کر دے. یہ مسجد امیر حمزہ بھی تو روتی ہوگی, آو فغا کرتی ہوگی, سی بچے بچیاں یاد آتے ہوں گے. میرے مولا ہم کمزوروں کو اپنے دین کی محنت کے لیے قبول فرما دے, دین کے راستوں کو آسان کر دے. اللہ دین کے راستوں کو آسان کر دے, اپنے حبیب کے صدقے آسان کر دے. سبحان ربک رب العزت عما یصفون, السلام علی المرسلین, الحمد للہ رب العالمین, رحمتک یا ارحم.